अर्पण खबर पछि करिब करिब 5 बजेसम्मको बसाई बस्नका लागि उपस्थित हुने गर्दछौँ र कार्यक्रममा तपाईँलाई नै स्वागत गर्ने गर्दछौँ। तपाईँले रोज्नुभएका भाकाहरू पृष्ठभूमिमा अगाडि बढाइनेछ। 0556 63 332 अनि 0556 63 333 यो दुईवटा नम्बर तपाईँको लागि खुल्ला रहेको छ। तपाईँले रोज्नुभएका भाका हामी अगाडि बढाउनेछौँ र तपाईँले आफ्नो मन परेको एकजनाको लागि सो भाका समर्पण पनि गर्न पाउनुहुनेछ। यति बेला कोही मित्र हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। हेलो नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? माडीबाट। प्रेम कुमारी? हजुर। के छ प्रेम कुमारीजी? एकदम ठिक छ नि। हजुर हाम्रो पनि एकदम ठिक छ। कुन भाका रोज्नु भएको छ प्रेम कुमारीजीले? बिस्मलालाई भनिसके। भनेपछि विष्णु दादालाई भनिसक्नु भयो, कसको लागि? सर्वप्रथम बाजे मेरो साथी समीर चौधरीको वैवाहिक जीवनमा बाँच्नु भएको छ होइन। हुन्छ, एकजनालाई मात्र सम्झन पाउनुहुन्छ तपाईँले, धन्यवाद। अनि उसँग समीर चौधरीको लागि सुफिया विश्वासघात भए छाती पर्छ तिम्रो मन दुखे जानै देउला मायाले नापुगे पागल पानी मर्छु होला तिमीले छोडी गए सुप्रिया विश्वासघात भए मेरो मायामा विश्वासघात भए सुमधुर भाकापछि तपाईँलाई फेरि पनि स्वागत छ। प्रेम कुमारीले रोज्नु भएको भाका थियो, माडीबाट आउनुभएको थियो। यति बेला फेरि पनि कार्यक्रममा कोही मित्र आउनुभएको छ भने इसारा यहाँनिर रह्यो, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर म काठमाडौँबाट राधा हो। काठमाडौँबाट राधा? हजुर। के गर्नुहुन्छ राधाजीले काठमाडौँतिर? अध्ययन गर्दै हुनुहुन्छ, हुन्छ, राम्रोसँग पढ्नु होला, शैक्षिक उन्नतिको लागि शुभकामना। अनि कुन भाका रोज्नुहुन्छ आज? विष्णु दादालाई भनिरहेको छु। उहाँले भनिसक्नु भयो है? हजुर। कसको लागि यो भाका? म दादा भने चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूको लागि। हुन्छ, धन्यवाद। स्वागत छ फेरि पनि यो भाकासँगै काठमाडौँबाट आउनु भएको थियो राधाले रोज्नु भएको भाका। यति बेला फेरि पनि कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट? आज दुईपटक कुराकानी गर्न पाइयो त्यही भएर खुसी लागेर फेरि सोधिहाले। एकदम दादा, एकदम। कुन भाका रोज्ने रेश कुमारजीले? आज क्रिकेट खेल्न जाने। आज क्रिकेट खेल्न जाने हो? चौका खेलमै गयो आधी जो बन मायालाई भयो उस पनि हरायो आँखै मार्ने जुस पनि हरायो फुल फुलेर पायालाई भयो फुल फुलेर पायालाई भयो आधी जो बन हाँस खेलमै गयो आधी जो बन मायालाई भयो फुल फुलेर पायालै भयो आधी जोबन हाँस खेलमै गयो आधी जोबन मायालै भयो थालेर सिखन किन चञ्चल चञ्चल भइहाल्छ मन किन फुल फुलेर पायालै भयो फुल फुलेर पायालै भयो आधी जोबन हाँस खेलमै गयो आधी जोबन मायालै भयो फुल फुलेर पायालै भयो आधी जोबन हाँस खेलमै गयो आधी जोबन हाँस खेलमै गयो आधी जीवन मायालाई भयो यो भाका पृष्ठभूमिमा बजिरहेको छ। हामी कार्यक्रम अलिकति अन्त्यमा छौँ। एकजना अन्तिम मित्रलाई स्वागत गर्ने तयारी गरिरहेका छौँ। कोही मित्र हुनुहुन्छ, कुराकानी गरौँ। हजुर नमस्कार। तिमी गयो तिम्रो याद आयो नि अब भेटैन हुनि भयो नि सम्झनामा अब हे साथी सम्झनामा आऊ है तिम्रा लागि संसारै रोयो तर तिमी नरोइ नरोइ जाऊ है तिम्रो याद आयो नि अब भेटैन हुने भयो नि सम्झना तिम्रा लागि संसारै रोयो तर तिमी नरो नरो जाऊ हे साथी तिम्रालाई सम्झनामा आऊ है तिम्रा लागि संसारै रोयो तर तिमी यति सुमधुर आवाज कसको पर्यो? विनोद छेत्री। धन्यवाद, निकै सुमधुर आवाज विनोद छेत्रीलाई यो आवाजको लागि धन्यवाद दिन चाहन्छु। कुन भाका रोज्ने? प्राविधिक मित्र विष्णु दादालाई। कसको लागि? हुन्छ, धन्यवाद। अब कहिले बोला खै तिम्रो खाख मेरो सिरानी, मेरो हितको परानी, अब कहिले बोला खै तिम्रो खाख मेरो सिरानी। मेरो हितको परानी अब कहिले होला खै तिम्रो काख मेरो सिरानी। यसै मर्मस्पर्शी भाकालाई पृष्ठभूमिमा छाड्दै आजका लागि कार्यक्रम रोजाइमा लोक भाकाको यो बसाइबाट बिदा माग्नुपर्ने भएको छ। कार्यक्रममा सहभागी हुने अनि सहभागी हुन प्रयास गर्ने सम्पूर्ण मित्रहरूलाई धन्यवाद। प्रविधि कक्षबाट एटिन्जेलसम्मको आत्मिक साथको लागि आत्मीय मित्र विष्णुलाई धन्यवाद। तपाईँकै लोक भाकाको मित्र रामु आचार्य कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसायीबाट बिदा चाहन्छु। नमस्कार। सम्झना आइरानी सम्झनाले यो मुटु खाइरानी, हितको परानी मेरो हितको परानी, अब कहिले बोला खै तिम्रो काख मेरो सिरानी। सम्झना आइरानी सम्झनाले यो रेडियो अर्पण 104.5 मेगाहर्ट्ज। ओहो, यो मेरो दाँत छिद्रा परेर पनि साह्रै नराम्रो देखिन्छ। फेरि मेरो भाइको पनि दार आएको छ, अब के गर्ने होला? मेरो छोरा छोरीको पनि दाँत नमिलेर ओठ नजोडिने, च्यापु बाहिर निस्किने, दाँत खप्टिने समस्याले गर्दा दिक्क पारेको छ। कहाँ गएर त्यसको उपचार गर्ने होला? ए, तिमीहरूलाई थाहा छैन, ओम साइराम डेन्टल केयर एन्ड रिसर्च सेन्टर टाढीमा जस्तोसुकै बाङ्गोटेङ्गो, नमिलेको, छिद्र परेको दाँत, मुख र च्यापुको पनि विशेषज्ञ डाक्टरद्वारा उपचार भइरहेको छ नि। हजुर, यस्ता समस्या भइरहेका बिरामीहरू अब काठमाडौँ धाइरहनु पर्दैन, अब ओम साइराम डेन्टल केयर एन्ड रिसर्च सेन्टर